नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम कलिउड काउन्टडाउनको साथमा सात दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज हो सागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज इन्टरनेट लाइनको www.radioarpan.com.np बाट प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्राम करियर काउन्टडाउन भित्र रहेर हामीले नेपाली चलचित्रका 10 उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौँ। विशिष्ट प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भइराखेका यी चलचित्रको बारेमा पनि हामीले जानकारी गराउँदै आइराखेका छौँ प्रोग्राम करियर काउन्टडाउनमा। र आज पनि 10 उत्कृष्ट नेपाली चलचित्रको गीत संगीतको साथमा आइसकेका छौँ। र अब लाग्नु पनि हुन्छ नम्बर 10 पोजिसनमा। र त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, यो साता नेपाली कथन चलचित्र फिट किरी आउट भएको छ भने नेउन्ची मारेको छ। फिल्मको नाम रहेको छ आवरण, र आवरणको कुराकानी गर्ने हो भने जेठ 2 गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ। र नम्बर 10 पोजिसनमा झेली परेको छ, र झेलीको कुराकानी गर्ने हो भने झेली रिलिज भइसकेको फिल्म हो, फिल्मले राम्रो व्यापार भने गर्न सकेन। र तपाईँलाई भने काउन्टडाउनको नम्बर 10 पोजिसनमा नेपाली कथन चलचित्र झेली नम्बर 10। फेरि तिम्रो रूप हेर्न मन लाग्यो, फेरि तिम्रो रूप हेर्न मन लाग्यो, मिठो एउटा कुरा गर्न मन लाग्यो, तिम्रो छेउमा आएर देब्रे घोडा टेकेर हातमा हेरेर भन्न मन लाग्यो। यस आई लभ यु यहाँले गीत सुनिरहनु भएको छ नम्बर 10 पोजिसनमा नेपाली कथन चलचित्र झेलीबाट राखेको छु। र लाग्नु पनि हुन्छ नम्बर 9 पोजिसनतर्फ। नम्बर 9 पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र आवरण, र आवरणको कुराकानी गर्ने हो भने जेठ 2 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदछ। र यो साता न्युची गरेको छ आवरणले, सुभाष कोइरालाले चलचित्रलाई निर्देशन गरेका हुन्, र संगीत रहेको छ शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको संयुक्त रूपमा संगीत रहेको छ भने एमा बुद्धले चाहिँ भोकल दिने काम गरेका छन् यो गीतमा। र मलाई पनि नम्बर 9 पोजिसनमा नेपाली कथन चलचित्र आवरण नम्बर 9। छोपिएको सत्य छोपिएको अर्थ, लुकिएका आवाज लुकिएको तार्थ, त्यो हुँदैन हेर पनि रोक्न सकिन्न, वास्तविकता कहिले अगाडि हुँदैन। चल्दैछ अन्धकार बढ्दैछ, भोलिको बिहानी कुरिरहेछु म, विश्वास भन्दा टाढा छ, माया मोह भन्दा गाढा छ, पुरा कुरानी आधा छ, खरानी अझ ताजा छ, यथार्थ पनि होइन जे आँखा अघि छैन, असत्यता नि होइन तर सुरा केही छैन, मात्र छ कालो रात अनि एक्लोपनाको साथ, रोकिन्छन् पाइलाहरू बढाउन खोजौ जब हात, अन्धकार नै छ जीवन बिना केही सूर्य किरण, थाहा छैन हुन्छ कहिले गन्तव्यसँग मिलन। यस आवरणको गीत यहाँले सुनिरहनु भएको छ. नम्बर 9 पोजिसनमा नेउटी गरेको छ आवरण र जेठ 2 गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र एम बुद्धको भोकल सँगसँगै शैलेन्द्र सिंह र शैलेश श्रेष्ठले संगीत प्रदान गर्ने काम गरेका छन् सिनेमामा र लग्नु पनि हुन्छ नम्बर 8 पोजिसनमा आइपुगेको छ आदि बाटो रिलिज भइसकेको फिल्म हो आदि बाटो र भन्नु भने नम्बर 8 मा आदि बाटो नम्बर 8 हे हे सुरेश अधिकारीको संगीत रहेको नेपाली कथन चलचित्र आदि बाटोको गीत यहाँले सुनिरहनु भएको छ. नम्बर 8 पोजिसनमा बिस्तारी तल चढ्ने क्रममा रहेको छ. अब लाग्नु पनि हुन्छ नम्बर 7 पोजिसनतर्फ. नम्बर 7 पोजिसनमा आइपुगेको छ माई प्रोमिस र माई प्रोमिसको कुराकानी गर्ने हो भने यो चलचित्र प्रदर्शनमा आउनुपर्ने चलचित्र तर प्रदर्शनमा कहिले आउँछ चुङ्गो लागिसकेको अवस्था छैन र मलाई भने नम्बर 7 पोजिसनमा माई प्रोमिसबाट जेसुकै भन तिमी नम्बर 7 भन तिमी जेसुकै सोच तिमी मन पराउनु दोष भाइ माया गर्नु दोष भाइ मन पराउनु दोष भाइ माया गर्नु दोष भाइ खै के भो तिम्रो मायामा बेहोशी भए म हाय मन पराउनु दोष भाइ लव माया गर्नु दोष भाइ सुरज सुब्बाले निर्देशन गरेको नेपाली कथन चलचित्र माई प्रोमिस प्रदर्शनमा आउनुपर्ने चलचित्र तर प्रदर्शनमा आउन सकिराखेको छैन. नम्बर 7 पोजिसनमा बिस्तारी तल झर्ने क्रममा रहेको छ माई प्रोमिस र अब लाग्नु पनि हुन्छ नम्बर 6 पोजिसनतर्फ. नम्बर 6 पोजिसनमा आइपुगेको छ मेरो बेस्ट फ्रेन्ड र मेरो बेस्ट फ्रेन्डको कुराकानी गर्ने हो भने जेठ 9 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ. हुन त वैशाख 26 गतिबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरिएको थियो र अचानक यो चलचित्रको डेट चेन्ज भइसकेको छ र मलाई भने जेठ 9 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ. प्रसन्न पौडेलले चलचित्रलाई निर्देशन गरेका हुन् र मलाई भने नम्बर 6 पोजिसनमा मेरो बेस्ट फ्रेन्ड नम्बर 6

वसन्त सापकोटाको संगीत रहेको नेपाली कथन चलचित्र नाइन नभन्नु लट्ठुको गीत यहाँले सुनिरहनु भएको छ। प्रेम परियारको आवाज रहेको छ यो गीतमा। नम्बर फोर पोजिसनमा आइपुगेको छ नाइन नभन्नु लट्ठु, दुई स्टेप तल झर्ने क्रममा रहेको छ। र लागु पनि हुन्छ नम्बर थ्री पोजिसन तर्फ। नम्बर थ्री पोजिसनमा आइपुगेको छ माया गरल, र माया गरल यतिखेर प्रदर्शनमै राखेको छ। अबलाई भने नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र माया गरल नम्बर थ्री। मन को बगैचा मा तिमी फुलिरहे छो, सपनी को सहर भरि डुलिरहे छो। मन को बगैचा मा तिमी फुलिरहे छो, सपनी को सहर भरि डुलिरहे छो। आई हेर आँखा यहाँ तिम्रै चित्त छ, तिम्रो दिलको धड्कन मेरो छाती भित्र छ। माया गरला ए माया गरला यो माया ओके माया गर ल। यहाँले गीत सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनमा माया गर ल। र यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन्, र यो चलचित्र यतिखेर प्रदर्शन भइराखेको छ। नम्बर टू पोजिसनमा लाग्नु पर्ने हुन्छ। नम्बर टू पोजिसनमा आइपुगेको छ कबड्डी नम्बर टू। दाबुजु दादा नत्र खाली एउटै ठिक छ। जान हाजिर छ त्यसको लागि। घर सजाउन बारी कै फुल रोज्यो, माया कै कसले बुझ्यो, माया कै कसले बुझ्यो। कति सपना जुट्यो कति फुट्यो। राम बाबु गुरुङले निर्देशन गरेको नेपाली कथन चलचित्र कबड्डीको गीत यहाँले सुनिरहनु भएको छ। र निश्चल बस्नेतको लगानी रहेको छ कबड्डीमा। निश्चल बस्ने, दहेङ राई लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ कबड्डी। र यतिखेर प्रदर्शन भइराखेको छ कबड्डी। अब लाग्नु पर्ने हुन्छ नम्बर वान पोजिसनमा। त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एक पटक रिक्याप। नम्बर टेनमा झेली, नम्बर नाइनमा आवरण, नम्बर एटमा आदिबाटो, नम्बर सेभेनमा माई प्रमिस, नम्बर सिक्समा मेरो बेस्ट फ्रेन्ड, नम्बर फाइभमा मनले मलाई सुन्छ, नम्बर फोरमा नाइन नभुनु ल टू, नम्बर थ्रीमा माया गर ल, नम्बर टू पोजिसनमा कबड्डी, र नम्बर वान पोजिसनमा आइपुगेको छ नन मुभरको रूपमा परेको छ नोभेम्बर रेन। र नोभेम्बर रेन यतिखेर प्रदर्शन भइराखेको चलचित्र हो। दिनेश रावती चलचित्रलाई निर्देशन गरेका हुन्। नारायण सिंह नम्रता श्रेष्ठ, छुलछिम गुरुङ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ। नोभेम्बर रेनको गीत सुन्दै प्रोग्रामबाट विदा माग्नु पर्ने हुन्छ। प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्टडाउनबाट म सागर चुटिन्छु। हौस् त नमस्कार एन्ड नम्बर वान।